बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल यहाँ सधैँभरि तनावमा छ जीवन यहाँ सधैँभरि तनावमा छ जीवन फेरि बाँच्नै पर्ने दबावमा छ जीवन घर छोडेर मुगलान पसेको धेरै भयो घर छोडेर मुगलान पसेको धेरै भयो अझै पनि उस्तै अभावमा छ जीवन फेरि बाँच्नै पर्ने दबावमा छ जीवन अतृप्त प्यास बोकी बगिरहन्छ मन अतृप्त प्यास बोकी बगिरहन्छ मन लाग्दैछ नदीकै बहावमा छ जीवन फेरि बाँच्नै पर्ने दबावमा छ जीवन म पीरहरू पिएरै जिन्दगी चलाउँछु म पीरहरू पिएरै जिन्दगी चलाउँछु देख्दिन कहिल्यै शराबमा छ जीवन यहाँ सधैँभरि तनावमा छ जीवन फेरि बाँच्नै पर्ने दबावमा छ जीवन नुवाकोट देउराली नौ स्थायी निवास भई हाल आबुधाबी युएई रहँदै आउनुभएका सेलकर पाखरिन तामाङको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सचिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँका पत्र तथा गजलहरूको वाचन सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु। कार्यक्रमको शुरूआतमा एउटा सूचना छ। सबै गजल प्रेमीहरूका लागि खुसीको खबर, एक किसिमले गजल प्रेमीहरूलाई दशैं आए बराबर भएको छ। अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाम मण्डलीले आयोजना गरेका छन् एउटा अन्तर्राष्ट्रिय नेपाली गजल महोत्सवको कार्यक्रम, जसमा 12 अरू गजल सम्बन्धी कार्यरत संघ संस्थाहरूको सह आयोजना पनि रहेको छ, जस अनुसार भोलि 5 गते त्यसै गरी 6 गते र 7 गते 3 दिन यी कार्यक्रमहरू हुँदैछन्। भोलि 5 गते वाल्मीकि कलेजमा बेलुकी 4 बजे गजलको समस्यापूर्ति र दिफ काफिया त्यहीँ दिएर गजल लेखिने कार्यक्रम हुँदैछ। सबैजनाको लागि आउनलाई निमन्त्रणा गर्नुभएको छ आयोजकहरूले। त्यसै गरी 6 गते शिल्पी थिएटर 32 पुतली काठमाडौँमा 11 बजे कार्यपत्र प्रस्तुत र गजल वाचन 25 जना देशभरिका गजलकारहरूको गजल वाचन कार्यक्रम रहेको छ 6 गते 11 बजे शुक्रबार। त्यसै गरी शनिबार 7 गतेको दिन शिल्पी थिएटरमै दिउँसो 12:30 बजे पुरस्कार वितरण र विशेष गजल गायनका साथ विशिष्ट स्रष्टाहरूको सम्मान कार्यक्रम रहेको छ। यो सूचना मैले कार्यक्रमको शुरूआतमा अवगत गराएँ। अब एउटा साङ्गीतिक गजल सुनाउँछु। Oh, sure. जलती नहीं परवाना जल जाने के बाद शम्मा भी जल कहिल्यै नठान्नु हेपिए जस्तो कहिल्यै नठान्नु हेपिए जस्तो इमान र इज्जत बेचिए जस्तो बिछोडको ठेका मेरै मात्र हो बिछोडको ठेक्का मेरै मात्र हो निधारमै मेरो लेखिए जस्तो इमान र इज्जत बेचिए जस्तो बजारको भाव यसरी बढ्यो बजारको भाव यसरी बढ्यो गरिबको घाँटी रेटिए जस्तो इमान र इज्जत बेचिए जस्तो हजुरको उस्तै माया र दया हजुरको उस्तै माया र दया लाग्दैन केही फेरिए जस्तो कहिल्यै नठान्नु हेपिए जस्तो इमान र इज्जत बेचिए जस्तो बर्दिया मनाउ एक सोनाफाटा स्थायी निवास भई हाल भारतको गुजरात आणन्दमा रहँदै आउनुभएका अज्ञानी गजल प्रेमीको गजल मैले वाचन गरेर सुनाए मसँग अब अर्को एउटा रात्रिगन्थन शैलीको पत्र र गजल छ बागलुङ बलेवा स्थायी निवास भई हाल जापानको टोकियोमा रहँदै आउनुभएका दीप पाठकको रात्रिगन्थन शैलीको पत्र यस्तो छ नजिक हुँदा झगडा हुन्छ रिसानी हुन्छ आवेग हुन्छ यी सबै हुँदा हुँदै पनि स्पर्श हुन्छ र प्रेम हुन्छ तर टाढा हुँदा अरू सब हुँदैनन् र मात्र प्रेम हुँदो रहेछ तिमीसँगै हुँदा म कति झर्किन्थेँ कति रिसाउँथेँ तिमी मौन बस्थ्यौ कहिलेकाहीँ घर आउन निकै अबेर हुन्थ्यौ मध्यरातसम्म कुरेर बस्थ्यौ अनि गाली गर्थ्यौ ठुस्किन्थ्यौ र भन्थ्यौ फोन किन स्विच अफ रेडिमेड एन्सर चार चकियो पत्याउने त होइन बहाना मात्र अदर चुमाउ अर्को गाली थपिन्छ जडेहा कस्तो गनाको निधारमा चुम्दिन्थे सब खलास कहिल्यै भुल्दिनँ म पहिलो बसाइमा नै उसले भनेकी थिए निधारमा चुमेको मनपर्छ तर अहिले सब हुँदैनन् दूरी टाढा भएपछि सबथोक टाढा हुने रहेछ मात्र सँगै जिउने जिजीविसा जीवित छ के सोचिन्छ यो मन मात्र सोच्नैका लागि बनाए जस्तो उति बेला सामिप्य हुँदा म तिमीसँग कति रिसाउँथे कति झर्किन्थे सामान्य गल्तीमा पनि दोषारोपण हुन्थ्यो मैले किन त्यसो गरेछु जस्तो लागिरहन्छ हुन त त्यस्तो नराम्रो सोच्ने थिएन होला बुझेकी थियो मेरो बानी नै झर्किने त्यसैले होला रिसाउँदा नि माया गर्थ्यौ एक खालको ग्लानी लागिरहन्छ पुराना याद आएर मुटुमा एक एक ठेस लाग्छन् र आँखाबाट बरल्ल आँसु झर्छन् यो सुनसान कोठा एक्लो शरीर कामको थकान जति सम्झ्यो उति मन खिन्न हुन्छ भलै एक सरको धुवा फोक्सोसम्म पुर्याएर हावामा नफ्याँके निद्रा पर्दैन अचेल तर तिमीलाई थाहा छैन तिम्रो मान्छेले त चुरोट पनि पिउँछ भन्ने किनकि यो लत मेरो नेपालमा छँदा थिएन तिमीलाई चुरोट पिएको मन पर्दैन थियो त्यसैले भन्ने आँट पनि गरेको छैन पुराना दिन सम्झेर प्रेमको सौन्दर्य कति सुन्दर रहेछ बल्ल बुझ्दैछु प्रेमको अभाव कति कष्टकर रहेछ बल्ल महसुस गर्दैछु सधैँ नजिक हुँदा यी सब नबुझिने रहेछ अथवा गुमनाम हुने रहेछन् सँगै हुँदा तिमी रुँदा म गिजाउँथे केटीको जातै रुने भन्दै सप्तक तिम्रा कुरा हावामा उडाउँथे अहिले त्यो एक थोपा आँसु भेटे पनि हत्केलामा राखेर चुमिदिने थिएँ र यी सुक्खा ओठ भिजाइदिने थिएँ तर ममा तिम्रा ती आँसु पिउने सामर्थ्य पनि कहाँ छ र प्रिया यसो भन्दै यो पत्रको बीट मार्नुभएको छ दीप पाठकले बागलुङ बलेवा स्थायी निवास भई हाल जापानको टोकियोमा रहनुहुने दीप पाठक यो सँगै एउटा गजल थप्नुहुन्छ गजल यस्तो छ एक प्रहर त रातमा निदाउनु पर्ने हुन्छ एक प्रहर त रातमा निदाउनु पर्ने हुन्छ किनकि सपनामा कोही आउनु पर्ने हुन्छ फेरि आदेश छ काममा मुस्कुराइरहनु भनेर फेरि आदेश छ काममा मुस्कुराइरहनु भनेर जागिर पुग्नु पहिले आँखा ओभाउनु पर्ने हुन्छ किनकि सपनामा कोही आउनु पर्ने हुन्छ प्रदेशहरू दिन त बित्छन् जसो तसो प्रदेशमा दिनहरू त बित्छन् जसो तसो धेरै मुस्किलले रातहरू कटाउनु पर्ने हुन्छ किनकि सपनामा कोही आउनु पर्ने हुन्छ यस्तै सोचेर मन बुझाएको छु प्रिया यस्तै सोचेर मन बुझाएको छु प्रिया केही पाउनलाई केही गुमाउनै पर्ने हुन्छ किनकि सपनामा कोही आउनु पर्ने हुन्छ रोगी छु लाटी प्रेमको जरुर तिम्रो प्रेमको रोगी छु लाटी प्रेमको जरुर तिम्रो प्रेमको हरपल यी आँखामा तिमी छाउनु पर्ने हुन्छ एक प्रहर त रातमा निदाउनु पर्ने हुन्छ किनकि सपनामा कोही आउनु पर्ने हुन्छ यो गजल बागलुङ बलेवा स्थायी निवास भई हाल जापानको टोकियो रहँदै आउनुभएका दीप पाठकको गजल र पत्र थियो वाचन गरे मैले अब फेरि एउटा साङ्गीतिक गजलको पालो भएको छ बचाए रखना है

एउटा इरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बालुवाबाट उठाएर माटो बनायो किन, बालुवाबाट उठाएर माटो बनायो किन, आज पागल अनि लाटो बनायो किन, माली बिना लथालिङ्ग थिए ओइलिएर, माली बिना लथालिङ्ग थिए ओइलिएर, सुन्दर बगैँचा जाने बाटो बनायो किन, बालुवाबाट उठाएर माटो बनायो किन, आज तिमीले पठाएर ती तस्विरहरू, आज तिमीले पठाएर ती तस्विरहरू मेरो मुटुको एउटा पाटो बनायो किन, आज पागल अनि लाटो बनायो किन। यो गजल ताप्लेजुङ खोकलिङ स्थायी निवास भई हाल बहरायन रहँदै आउनुभएका नेत्र अभिरालको गजल थियो, मैले वाचन गरेर सुनाएँ। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत छौं हामी। उपत्यका काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा 90 मेगाहर्जबाट र त्यसै गरी अरू विभिन्न स्थानीय एफएमहरूबाट देशभरि तपाईँ यति बेला बुलबुल सुन्दै हुनुहुन्छ। बुलबुलमा मैले गजलको सूचना अघि शुरूआतमा पनि बताएको थिएँ। अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र अनाम मण्डलीको संयुक्त आयोजनामा विभिन्न 12 सह आयोजक संस्थाहरूसहित अन्तर्राष्ट्रिय नेपाली गजल महोत्सव हुँदैछ। भोलिदेखि शुरू हुँदैछ यो कार्यक्रम। भोलि भदौ 5 गते यो कार्यक्रम वाल्मिकी क्याम्पस काठमाडौँमा बेलुकी 4 बजे हुनेछ समस्या पूर्ति। त्यसै गरी 6 गतेको कार्यक्रम रहेको छ शिल्पी थिएटर 32 पुतलीमा। 11 बजे कार्यपत्र प्रस्तुत र गजल वाचन देशभरिका 25 गजलकारहरूबाट। त्यसै गरी 7 गते शिल्पी थिएटरमै दिउँसो 12:30 बजे पुरस्कार वितरण, विशेष गजल गायन र विशिष्ट स्रष्टाहरूको सम्मान कार्यक्रम रहेको छ। यसपालिको तीजमा कसै माइत आऊ है बहिनी, यसपालिको तीजमा कसै माइत आऊ है बहिनी, जन्मघरको आँगनीमा खुसियाली छाऊ है बहिनी, उत्ताउलो फेसन अनि तडक भडक नगरी, उत्ताउलो फेसन अनि तडक भडक नगरी, सौभाग्यको रातो सारी चुरा पोते लाऊ है बहिनी, जन्मघरको आँगनीमा खुसियाली छाऊ है बहिनी। तीजको गीत पप अनि रिमिक्समा गाउन थाले, तीजको गीत पप अनि रिमिक्समा गाउन थाले, चेरीको वेदना र मौलिक गीत गाऊ है बहिनी, जन्मघरको आँगनीमा खुसियाली छाउ है बहिनी, भगवान विष्णु छाडी महादेवलाई रोजे जस्तै, भगवान विष्णु छाडी महादेवलाई रोजे जस्तै, विकृति रोकी दुर्लभ संस्कृति जोगाऊ है बहिनी, यसपालिको तीजमा कसै माइत आऊ है बहिनी, जन्मघरको आँगनीमा खुसियाली छाउ है बहिनी। यो गजल शुक्ला गण्डकी नगरपालिका 14 ढोर छाप्दी देउराली तनहुँ जिल्ला स्थायी निवास भई हाल युएई आबुधाबी रहँदै आउनुभएका दुर्लभ थापाको गजल थियो, मैले वाचन गरेर सुनाएँ। अब मसँग अर्को एउटा गजल छ मुक्ति तिवारीको। उहाँको स्थायी निवास धापासी र हाल जयादेवकोटा बहुमुखी क्याम्पस जोरपाटी दक्षिण ढोका माकलबारीमा अध्ययनरत हुनुहुन्छ र पत्रकारिता तथा आम संचारका बीए तेस्रो वर्षको परीक्षा दिएर बस्नुभएका विद्यार्थी हुनुहुन्छ। उहाँले गजल भनेर पठाउनु भएको छ, गजल त बन्न सकेको छैन, गजल लेख्ने प्रयास छ, धेरै भयो बुलबुलमा पठाउनु भएको, पटक पटक उहाँले जानकारी लिन खोज्दा पनि हामीले जानकारी गराउँदा गराउँदै पनि हामीले समयमा यसलाई वाचन गर्न सकेनौँ। हामी तपाईँको हौसलाको लागि यसलाई वाचन गर्दैछौँ। मुक्तिजी, गल्लीको छेउमा एउटा साँचो आत्मा रुँदै थियो, गल्लीको छेउमा एउटा साँचो आत्मा रुँदै थियो, जहाँ तिम्रो यौवनको लिलाम हुँदै थियो, तनको स्पर्शमा अङ्ग अङ्ग छुँदै थियो, तिम्रो इज्जत नामको रिवाजलाई पैसाले धुँदै थियो, थुक्क थुक्क थुक्क तिमी सच्चाइले थुक्दै थियो, काम वासनाले उन्मत्त यौवन पल पलमा चुक्दै थियो, तिमी आउँदा गल्लीमा कुकुर भुक्दै थियो, लुकी लुकी हिँड्ने तिमी अब बाटो खोल्दै थियो, बेहोसीका प्यासहरू तिम्रो तनमा झुल्दै थियो, रोमान्सको जीवन तिम्रो मत्त प्रेमी डुल्दै थियो, पौतारी र तिम्रै खोजमा घुटु घुटु थुक निल्दै थियो, सायद उसको चाहना र तिम्रो चाहनाको स्वार्थ मिल्दै थियो। तापासी बस्नुहुने मुक्ति तिवारी, जो जयादेवकोटा बहुमुखी क्याम्पस जोरपाटीका विद्यार्थी हुनुहुन्छ, उहाँले गजल लेख्ने कोसिस त गर्नुभएको छ मुक्तिजी, तर तपाईँलाई जानकारी गराउँ, यसमा काफिया रदिफ र काफिया दोहोरिने क्रम भएन। हामीले केही समय अगाडिको शनिबारको बुलबुल श्रृङ्खलामा गजल लेख्ने कुराहरू सिकाएका पनि थियौँ, ती श्रृङ्खलाहरू सुन्नुभयो भने पनि हुन्छ, नभए क्रमिक रूपमा अरूको गजल सुनेर सिक्दै गर्नुहोला। यो भावना बन्न सक्यो, अनुप्रास मिलेको कविता शैलीमा समेत आउन सक्यो, तर गजल बन्न सकेको छैन। कृपया फेरि कोसिस गरेर पठाउनुहोला। हवस्, तपाईँलाई हाम्रो कार्यक्रममा पठाउनु भएकोमा फेरि पनि धन्यवाद। मुक्ति तिवारीको यो भावना वाचनपछि अब लागौँ अर्को साङ्गीतिक गजलतर्फ। गुजरी है किस कयामत की रात, गुजरी है दिल से है गुजरी गुजरी है किस कयामत की रात, गुजरी गुजरी है। चांदनी नीम व दरीचा सुख चांदनी नीम व चांदनी नीम व दरीचा सुख चांदनी नीम व दरीचा सुख आँखों आँखों में रात गुजरी है, दिल से है गुजरी गुजरी है। गौरतलब शेर है, हाय वो लोग खूबसूरत लोग, हाय वो लोग खूबसूरत लोग लोग, हाय वो लोग खूबसूरत लोग, हाय वो लोग खूबसूरत लोग जिनकी धुन में हयात गुजरी है, गुजरी जिनकी धुन में हयात गुजरी है, दिल से है गुजरी गुजरी है किस कयामत की रात, गुजरी बाढी र पहिरोले घर बगायो साथी, बाढी र पहिरोले घर बगायो साथी, जिन्दगी जिउने सबको भर बगायो साथी, फोन गरी बिहानै साथी मलाई भन्दै थियो, फोन गरी बिहानै साथी मलाई भन्दै थियो, एउटा होइन पुरै सहर बगायो साथी, जिन्दगी जिउने सबको भर बगायो साथी, कति मरे बिचल्ली भो कतिको रुवावासी, कति मरे बिचल्ली भो कति को रुआवासी घर शहर सबको रहर बगायो साथी जिंदगी जीवने सबको भर बगायो साथी सहयोग गर्न न सरकार पुग्छ न त पुग्छ राहत सहयोग गर्न न सरकार पुग्छ न त पुग्छ राहत गाई वस्तु कति नर बगायो साथी जिंदगी जीवने सबको भर बगायो साथी विकास तीर लम्कदै थिए संपूर्ण गांव शहर विकास तीर लम्कदै थिए संपूर्ण गांव शहर विकास को सबै लहर बगायो साथी बाढ़ी र पैरोले घर बगायो साथी जिंदगी जीवने सबको भर बगायो साथी यो गजल जीवन थापा जी किम सुंग लेख्नु भएको छ उहाँले आफ्नो उपनाम जीवन थापाको गजल थियो बनकटुवा तीन पेडारी बाँके उहाँको स्थायी निवास हाल काठमाडौँको चाबेल रहन्छु भनेर लेख्नु भएको छ मेरो आफ्नै कहानी त होइन तर हिजो अस्ति हाम्रो बाँके जिल्ला तथा अरू धेरै ठाउँमा बाढी पहिरोको धेरै घटनाहरू सुन्नमा आएर त्यसैलाई गजलमा समेट्ने प्रयास गरेको छु भन्दै उहाँले लेखेर पठाउनु भएको थियो जीवन थापा जी किम सुंग उहाँको उपनाम यसबाट मैले गजल वाचन गरे अब मसँग अर्को एउटा गजल र रात्रिगन्थन शैलीको पत्र छ कञ्चनपुर कृष्णपुर चारका स्थायी निवास भई हाल कतार दुहा रहँदै आउनुभएका खगेन्द्र बोहराको रात्रिगन्थन शैलीको पत्र सहित गजल लेख्नु भएको छ उहाँको पत्र सुरु हुन्छ यसरी जीवनमा आउने अनेक बाधा अवरोध अनि समस्याका बावजुद पनि आफ्नो उद्देश्य प्राप्तिका लागि बेजोड सङ्घर्ष गरिरहने यी खोला यी नाला यी झरना यी नदीहरू अन्ततः समुद्र अनि सागरहरूमा पुगेर आफ्नो लक्ष्य प्राप्तिको खुसियाली मनाउन सफल हुन्छन् वास्तविक जीवन दर्शन र वास्तविक जीवन सङ्घर्षको पाठ पढाइरहेका हुन्छन् हामी मानव जातिलाई पहाड अनि पर्वतहरूको बीचमा हिउँका ढिकाहरूबाट पग्लिएर थोपा थोपा हुँदै आफ्नो बेग्लै आकार बनाउँछ पानीले जसरी नौ महिनाको सङ्घर्षपछि एउटा शिशुले जन्म लिन्छ आफ्नो आमाको कोखबाट खासै फरक छैन हामी मानव अनि यी खोला नाला झरना अनि नदीहरूमा फरक छ त केवल एउटा कुराको हामी आफ्नो जीवन सङ्घर्षमा हडबडाउँछौं डराउँछौं समस्यासँग तर नदीको पानी कहिले पनि पछि हट्दैन आफ्नो लक्ष्य प्राप्तिमा र बगिरहन्छ निरन्तर अनेकौं समस्याका बावजुद पनि खगेन्द्र बोहरा अगाडि लेख्नुहुन्छ झरनाबाट खसेको पानीको आवाजले सुस्केर हालेर मिठो स्वरमा गीत गाइरहेको भान गराउँछ बेलुकी पख खोलामा बगेको पानीको कलकल आवाजले त्यही गीतमा संगीत भरिरहेको हुन्छ कहिलेकाहीँ सोच्ने गर्छु खोलाको पानीलाई पनि त पीडा हुँदो जब ठोकिन्छ ठूला ठूला ढुङ्गाहरूमा उसको पनि त मन रुँदो जब छालहरू बनेर सुक्खा बगरमा आफ्ना आफन्त गुमाउनु पर्दा साँच्चै सोच्ने गर्छु पानीको पनि त मन हुँदो हो या हुँदैन हो हामी जस्तै खोलाले पनि सपना देख्छ र हामीले जस्तै यस्तै यावत कुराहरू खेलाइरहेको हुन्छ म आफ्नो मानसपटलमा जब जब प्रकृतिको समीपमा हुन्छु जब जब दौडधुपको दुनियाँबाट निकै पर प्रकृतिको काखमा खुल्ला सास फेरिरहेको हुन्छु अनि केही यस्तै कोर्ने प्रयास गरिरहेको हुन्छु आफ्नै दैनिकीको डायरीबाट बगेर जाने पानी खोलाको बगेर जाने पानी खोलाको आऊ सुनाउँछु कहानी खोलाको हिमाल पहाड पर्वतहरू हुन् हिमाल पहाड पर्वतहरू हुन् हिउँको बस्ती सिरानी खोलाको आऊ सुनाउँछु कहानी खोलाको उर्लिएर आउँछ बगाएर जान्छ उर्लिएर आउँछ बगाएर जान्छ यही नराम्रो बानी खोलाको आऊ सुनाउँछु कहानी खोलाको समुद्र अनि सागरहरूलाई समुद्र अनि सागरहरूलाई मानिन्छ राजधानी खोलाको आऊ सुनाउँछु कहानी खोलाको न तेरो जस्तो न मेरो जस्तो न तेरो जस्तो न मेरो जस्तो छुट्टै छ जिन्दगानी खोलाको बगेर जाने पानी खोलाको आऊ सुनाउँछु कहानी खोलाको दुहा कतार बस्नुहुने खगेन्द्र बोहरा जसको निवास कञ्चनपुर कृष्णपुर चारमा उहाँको घर हो उहाँबाट पठाउनु भएको थियो दुहा कतारबाट उहाँको रात्रिगन्थन शैलीको पत्र र गजल निकै मन पर्यो आजको योभन्दा अघिल्लो पटक वाचन गरेको रात्रिगन्थन पनि मन पर्यो मैले बुलबुलमा आह्वान गरेको यस्तै किसिमको रात्रिगन्थन शैलीको पत्र र गजल हो कृपया अरू बुलबुलेन मित्रले पनि रहर गर्नुहुन्छ भने यस किसिमका रात्रिगन्थन शैलीका पत्र र गजल पठाउनु भयो भने अझ भावनात्मक बनाउँदै जान्छौँ हामी रात्रिमय बुलबुलहरूलाई हस् मैले यो जानकारी गराउँदै अब लाग्छु फेरि अर्को एउटा साङ्गीतिक गजलतर्फ सीधा माँ का प्यार, मैं रोया परदेश में भीगा माँ का प्यार, दुख ने दुख से बात की बिन चिट्ठी बिन तार, छोटा करके देखिए जीवन का विस्तार, छोटा करके देखिए जीवन का विस्तार, आंखों भर आकाश है बाहों भर संसार, पहले के तन के नाप को घूमे बस्ती गांव, पहले के तन के नाप को घूमे बस्ती गांव, हर चादर के घेर से बाहर निकले पांव, सबकी पूजा एक अलग अलग हरी, सबकी पूजा एक सी अलग अलग हरी, मस्जिद जाए मौलवी कोयल गाएगी, पूजा घर में मूर्ति मीरा के संग श्याम, पूजा घर में मूर्ति मीरा के संग श्याम, जिसके जितनी चाकरी उतने उसके दाम, नदिया सींचे खेत को तोता कुतरे आम, नदिया सींचे खेत को तोता कुतरे आम, सूरज ठेके तार सा सबको बांटे काम, सातों दिन भगवान की क्या मंगल क्या पीर, सातों दिन भगवान की क्या मंगल क्या पीर, जिस दिन सोए देर तक भूखा रहे फकीर, अच्छी संगत बैठ कर संगी बदले रूप, अच्छी संगत बैठ कर संगी बदले रूप, जैसे मिलकर आम से मीठी हो गई धूप, सपना झरना नींद का जागी आंखें प्यास, सपना झरना नींद का जागी आंखें प्यास, पाना खोना खोजना सांसों का इतिहास, चाहे गीता बाची या पढ़िए कुरान, चाहे गीता वाचिए या पढ़िए कुरान, मेरा तेरा प्यार ही हर पुस्तक का ज्ञान, चाहे गीता वाचिए या पढ़िए मेरा तेरा प्यार ही हर पुस्तक का ज्ञान, मेरा तेरा प्यार ही हर पुस्तक का हवस् त यिनै साङ्गीतिक गजलहरू तपाईँले पठाउनुभएका रात्रि गन्थन शैलीका पत्र र गजलहरूको वाचन सँगसँगै अब आजको लागि बुधबारको बुलबुलबाट हामी विदा हुने बेला भइसकेको छ। हामीलाई पत्राचार गर्न कार्यक्रम बुलबुल उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, इमेलका लागि बुलबुल एट युएनएन डट कम डट एनपी। शनिबारको बुलबुलसम्मका लागि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल शुभरात्रि भन्छौ। जाँदा जाँदै स्याङ्जा रापाकोट एकका राजेन्द्र समाजको गजल वाचन गर्दै विदा माग्छौ। चाँदी होला सुनका अघि सुर्ता गर्नुहुन्न सानो, चाँदी होला सुनका अघि सुर्ता गर्नुहुन्न सानो, मेहनतको नुनका अघि सुर्ता गर्नुहुन्न सानो, मुगलानी भई पौरख बेच्ने फुर्ती गर्छन् सम्पत्तिका, मुगलानी भई पौरख बेच्ने फुर्ती गर्छन् सम्पत्तिका, कमी हौला उनका अघि सुर्ता गर्नुहुन्न सानो, मेहनतको नुनका अघि सुर्ता गर्नुहुन्न सानो, तिम्रो भलो चिताउने शत्रु समेत किन नहोस्, तिम्रो भलो चिताउने शत्रु समेत किन नहोस्, झुक्नु परे गुणका अघि सुर्ता गर्नुहुन्न सानो, मेहनतको नुनका अघि सुर्ता गर्नुहुन्न सानो, भावनाको नाता न हो बदलिन्छ ऋतुसरी, भावनाको नाता न हो बदलिन्छ ऋतुसरी, तोड्नु परे खुनका अघि सुर्ता गर्नुहुन्न सानो, चाँदी होला सुनका अघि सुर्ता गर्नुहुन्न सानो, मेहनतको नुनका अघि सुर्ता गर्नुहुन्न सानो। बुलबुल एउटा इरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।